सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। आँसुहरू छेकिदिने वर्षादी कोही छ, आँसुहरू छेकिदिने वर्षादी कोही छ, गाली गर्ने कुट्ने पिट्ने जाति कोही छ, आँसुहरू छेकिदिने वर्षादी कोही छ, गाली गर्ने कुट्ने पिट्ने जाति कोही छ, रिसाउँछ घुर्क्याउँछ खुबै माया गर्छ, रिसाउँछ घुर्क्याउँछ खुबै माया गर्छ, आँसुहरू छेकिदिने वर्षादी कोही छ, गाली गर्ने कुट्ने पिट्ने जाति कोही छ, रिसाउँछ घुर्क्याउँछ खुबै माया गर्छ, मेरो पनि त मन मिल्ने साथी कोही छ, मेरो पनि त मन मिल्ने साथी कोही छ। नजिक छैन जो कि मेरो, टाढा पनि छैन, सम्झनामा पनि आउँछ सधैँ, कस्तो कस्तो कस्तो यस्तो पनि हुँदो रहेछ माया, कस्तो कस्तो कस्तो यस्तो पनि हुँदो रहेछ माया, खै कुन्नी के भएको छ अचेल मलाई, मैले भ्याउनै पाउन सकेको छैन, यो मन भन्ने चिज नै ठेगानमा छैन, प्रेममा आफ्नै परिचय भुलेर पर्यटक बन्छ रे मान्छे भन्ने पढेको थिएँ, सायद त्यस्तै पर्यटक पो बने कि भन्ने लाग्दैछ हिजो आज, जे होस् खुब मजा लाग्दैछ जिन्दगी। म्युजिक भिडियो एवं चलचित्र निर्देशक आलोक निमुवाङले केही दिन अघि आत्महत्या गरे। एउटा अन्तर्वार्तामा उनले भनेका थिए, मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन्, कहिले काहीँ त मान्छेहरू प्लास्टिक जस्ता देख्छु। म पनि यस्तै सोच्ने गर्थेँ, मैले पनि त थुप्रै पटक लेखेको छु फेसबुकमा निराशावादी स्ट्याटसहरू। आलोकले आत्महत्या गरेको खबर थाहा पाएपछि मैले लेखेको थिएँ फेसबुकमा, जीवन त त्यस्तो होस् जसलाई आफ्नो ढङ्गले बाँच्न मात्रै होइन आफ्नै निर्णयले समाप्त पनि गर्न सकियोस्, तब पो भन्न सकिन्छ मेरो जिन्दगी मेरो अधिकार भनेर। हो, यस्तै लेखेको थिएँ मैले। अनि धेरै मान्छेहरूसँगको कुराकानीमा भनेको छु मैले, मैले वरिपरिका जति पनि मान्छेहरू देखेँ ती कसैले पनि आफ्नो जिन्दगी आफ्नै रुचि अनुसार बाँचेको देखेन, कसैले आमा बुवाको रुचि अनुसार बाँचेको देखेँ, कसैले छोराछोरीको रुचि अनुसार बाँचेको देखेँ, कसैले श्रीमान श्रीमतीको रुचि अनुसार अनि कसैले प्रेमी प्रेमिकाको रुचि अनुसार बाँचेको मात्रै देखेँ, अनि मलाई ती सबैको जिन्दगी बेतुक्को लाग्यो, बेफक्को लाग्यो। यो शरीर कति दिन यो दुनियाँमा थामिन्छ भन्ने थाहा छैन, फेरि यति अमूल्य समय आफ्नो लागि चाहिँ खै त। यही प्रश्नले हर बखत लगारिरहे मलाई, अनि आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँच्न चाहिरहे मैले। यही कारण त म बिल्कुल फरक भएँ यो दुनियाँ भन्दा, अपवाद भएँ यहाँका मान्छेहरू भन्दा। हो, यस्तै यस्तै भनिरहे मैले सधैँ। तर जब तिमीलाई सम्झे नि अनि बेग्लै अनुभूति हुन थाल्यो। भत्किएको जस्तो लाग्ने यो दुनियाँ सब ठिकठाक जस्तो लाग्न थाल्यो। हिजोको मेरो सोचाइ गलत थियो जस्तो लाग्न थाल्यो। बगैँचाका चराहरूले मलाई नै सुनाउन, चिरबिर चिरबिर गाए जस्तो, रुखका पातहरूले मलाई नै देखाउन फिर फिर नाचे जस्तो, यस्तै पो लाग्न थाले मलाई। साँच्चै भनौँ भने यो संसार प्रिय लाग्न थाले मलाई। कसम खाएर भन्छु, अझै निकै प्रिय लाग्दैछ यो संसार मलाई। अझै बाँचु लाग्दैछ, जिन्दगी मजाले बिचाउँ जस्तो लाग्दैछ। सायद तिम्रो आगमनले यी सबै कुराहरू परिवर्तन भएका छन्। जस्तै तिमी झुल्कियौ यो जिन्दगीमा, तब तमाम कुराहरू फेरबदल भएर आए। स्वयं म फेरिएँ भन्दा फरक नपर्ला। संसार त आकाशको सेतो बादल जस्तै त रहेछ नि। आफूले जस्तो सोचेर हेऱ्यौ त्यस्तै हो जस्तो लाग्ने। कहिले घर जस्तो लाग्ने, कहिले हात्ती जस्तो लाग्ने। तिमीले यो कस्तो जादु चलायौ, साँच्चै न सधैँ न पागल गरायौ। तिमीले यो कस्तो जादु चलायौ, साँच्चै न सधैँ न पागल गरायौ। तिम्रो प्रेममा के छ कुनै त्यस्तो, कस्तो थिएँ आज मलाई कस्तो बनायौ, कस्तो थिएँ आज मलाई कस्तो बनायौ। बालक बेलाको साथी न छ शक्ति मेरो उमाथि, होइन बालक बेलाको साथी न छ शक्ति मेरो उमाथि, भेट हुँदा लाग्छ देख्या झै, हेर्दै कस्तो यस्तो पनि हुँदो रहेछ माया। केही मान्छेहरू पछि आउँछन् जिन्दगीमा, केही साइनोहरू पछि जोडिन्छन् जिन्दगीमा, तर पनि ती मान्छे र ती साइनो मनको भित्री कुनामा सुरक्षित भएर बस्छन्। कुखुरीले आफ्ना कलिला चल्लालाई पखेटामा छोपेर राखे जस्तो, सुत्केरी आमाले मध्यरातमा पनि एक्कासी निन्द्राबाट बिउजिएर छेउको सन्तानको मुख कपडाले ढाकिएर सासै फेर्न गाह्रो त भएन भनेर होसियार बने जस्तो, त्यही सम्बन्धहरू त्यस्तै जतन गरेर त राख्छौँ नि हामी। यो प्रेम पनि त्यस्तै जतन गरेर त राख्छौँ नि हामी। तिमी पनि निकै पछि मात्र भेट हुन आइपुगेकी हौ मेरो जिन्दगीमा। सानैदेखिको साथी त कहाँ पो हौ र हामी। उदय र मनिला सोताङले गाएको गीतमा भनिए जस्तो, आधी बाटो हिँडेपछि तिमीसँग भेट भएको हो। तर त्यही गीतको दोस्रो पङ्क्तिमा भनिए जस्तो, जिन्दगीको हाम्रो यात्रा त्यहीँबाट सुरु हुन भने अझै पाएको छैन, सायद अब चाहिँ पाउला कि जस्तो लागेको छ। म किन पनि यसो भन्दैछु भने, जब तिमी जोडिन आइपुग्यौ नि मेरो जिन्दगीमा, त्यसपछिका दिनहरू साँच्चै नै रमाइलो लाग्न थालेका छन् मलाई। जति बेला पनि तिमीलाई नै सम्झिएर बसिरहेको हुन्छु, तिम्रा एसएमएसहरू पढेर समय बिताउनुमा, तिमीलाई मिसकल हानेर जिस्काउनुमा, नसोध कति मजा छ भनेर। एउटा हाँसो लाग्ने कुरा भनौँ, जब तिमीलाई प्रेम गर्छु भन्ने लाग्न थाल्यो नि मलाई, तब तिम्रो जातका हरेक मान्छेहरू आफ्नै जस्तो लाग्न थाले। तिम्रो जातका हरेक मान्छेहरू आफ्नै जस्तो लाग्न थाले, आफन्त जस्तो लाग्न थाले। कतै चिन्जान हुँदा मेरो मनले मनमनै भन्थ्यो ससुराली खलक भनेर, ओठले चाहिँ मुसुक्क हाँसिदिन्थे मात्रै। जातमा भेदभाव देख्ने यहाँका अनगिन्ती मान्छेहरूले हाम्रो प्रेमबाट सिके हुन्थ्यो प्रेमले त अर्कोलाई पनि आफ्नो बनाइदिँदो रहेछ भनेर, अनि सिके हुन्थ्यो पराईलाई पनि आफन्त बनाइदिने त्यस्तो सम्बन्धलाई हानि पुर्याउनु हुँदैन भनेर। हुनसक्छ कतिपय अवस्थामा सम्बन्धको बीजगणित साह्रै नै जटिल पनि बनिदिन्छ। हामीले स्कुलमा पढेकै हो, सबैभन्दा पहिला सानो कोष्ठभित्रको हिसाब गर्ने, त्यसपछि मझौला कोष्ठको, अनि बल्ल ठुलो कोष्ठभित्रको भनेर। त्यति बेला त बीजगणितको यो हिसाबले परीक्षामा पास कसरी हुने भनेर गोतलिन मात्रै सिकायो। तर अहिले भने त्यो नियमले जिन्दगीमा कुन कुरालाई बढी प्राथमिकता र कुन कुरालाई कम प्राथमिकता दिने भनेर पनि सिकाएको रहेछ त्यसले त। तर हामीले त्यति बेला न त्यो बुझ्न सक्यौँ न त गुरुहरूले नै त्यसरी सिकाइदिनु भयो। हिजो आज तिमी त्यही सानो कोष्ठभित्रकी मान्छे भएकी छौ मेरा लागि, जसलाई सबैभन्दा बढी प्राथमिकता दिउँ भनिरहन्छ मेरो मन। यो माया भन्ने चिज बनाउनेलाई सलाम, अनि यसकै बाटो समाउनेलाई सलाम। यो माया भन्ने चिज बनाउनेलाई सलाम, अनि यसकै बाटो समाउनेलाई सलाम। भेट हुँदा जति दुःख दिए पनि साँच्चै मलाई मनमा सजाउनेलाई सलाम, साँच्चै मलाई मनमा सजाउनेलाई सलाम। देखे पनि लाग्दैन आफ्नो भन्दा बढ्ता माया पराईको लागेपछि होइन होइन भन्दा भन्दै मनमा रहर जागेपछि, आफ्नो भन्दा बढ्ता माया पराईको लागेपछि होइन होइन भन्दा भन्दै मनमा रहर जागेपछि, अन्जानमै मायामा परिसक्छ मान्छे दिनको भोक रातको निन्द आफैबाट भागेपछि। हप्ता दिनमा एक फेर घर घरमा आउँछ छुट्टी, यसै न्यास्रो लाग्ने गहिरो माया लाउँछ। सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। आउनुहोस् प्रेम आकाशमा पुगौँ माथि माथि, उषासँगै महावीर छु मन बहकाउने साथी। तपाईँले मोबाइलको मेमोरी कार्ड भरिने गरी रेकर्ड गरेर राख्न योग्य सम्झिनु भएको एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै प्रेममा पर्नु भएको तपाईँ, कतै त्यो टुङ्गिएर विचलित हुनुभएको तपाईँ, अनि कतै चाहिँ मनमा हलचल भइरहेको अनुभव गरिरहनु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। मौसम फेरिएसँगै मन नफेरियोस् भन्ने कामना मनभरि बोकेर आज फेरि तपाईँको छेउमा एकैछिन अडेस लाउन आइपुगे सारथी उषा केसीसँगै। कहिले गहिराई अनि कहिले समतलहरूका कुरा, अनि कहिले आकाश र बादलहरूका कुरा, कहिले गहिराई अनि कहिले समतलहरूका कुरा, अनि कहिले आकाश र बादलहरूका कुरा। यो प्रेम भन्ने चिजमा के छ हँ त्यस्तो, भुलाइदिन्छ भट्टी र बोतलहरूका कुरा, भुलाइदिन्छ भट्टी र बोतलहरूका कुरा। जस्तो कस्तो यस्तो पनि हुँदो रहेछ माया। यो माया भन्ने कुरा यस्तै भइदिन्छ, यो कसरी हुन्छ थाहा हुँदैन, कसरी अघि बढिरहन्छ थाहा हुँदैन, तै पनि यस्तै भइदिन्छ। प्रेमले अपराधीलाई पनि सही मार्गमा ल्याउन सक्छ। हिजोसम्म बेप्रवाह जिन्दगी बाँचिरहेको मान्छेलाई आजदेखि भविष्यप्रति चिन्तन गर्ने बनाइदिन्छ। स्कुल कलेज जान मनै नगर्नेलाई पनि नियमित विद्यार्थी बनाइदिन्छ। घरको सिन्को नभाँच्नेलाई पनि भान्साको सहयोगी बनाइदिन्छ। कतिलाई एकहोरो बनाइदिन्छ, कतिलाई चञ्चल बनाइदिन्छ। बराल लिएर हिँड्ने मान्छेलाई घर ढुन्नामा ध्यान दिने बनाइदिन्छ। धेरैले भनेका छन् व्यक्तिलाई परिवर्तन गर्ने अचूक ओखतिने प्रेम हो भनेर। आखिर प्रेममा के चीज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे? बहकिने मनको आजको विषय 01-52-60-682 नम्बर खुला गरेका छौँ। 01-52-60-682 प्रेममा के चीज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे? सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन रेडियो माडी चितवनको उत्पादन हो। कार्यक्रममा तपाईँलाई बहकाउन सधैँ जस्तै यो सिसा वारिपट्टि म छु महावीर विश्वकर्मा, अनि पारिपट्टि हुनुहुन्छ उषा केसी। कोही आइसक्नु भएको छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। साताको छ उत्कृष्ट मुक्तकहरू पनि छन्। अनि प्रेममा के चिज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे, यो विषयमा तपाईँले फेसबुकमा राख्नु भएको तपाईँका केही विचारहरू पनि लिएर आएको छु। हेरौँ कति विचारहरू म आज वाचन गर्न सक्छु। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुदूरपश्चिमको दार्चुलाबाट निरज धामी। ए निरजी, सन्चै छ? हजुर सन्चै छु भन्नुपर्छ। अनि हजुरलाई कस्तो छ? रुगा लागेको छ, हिजो दिनभरि सुत्यो, आजबाट तङ्ग्रिएर आयो। त्यो सधैँ म एउटै कुरा सम्झिन्छु कि, तिमीले सोध्यौ कस्तो छ भने म सन्चो भइहालेँ, बिरामीको त्यो बिछ्यौनाबाट उठेर आइहालेँ भन्ने गीत छ एउटा। आज सोमबार, हिजो निकै चिन्ता लागिरहेको थियो, लौ न यस्तै भइदिइरहने हो भने त भोलि के पो गर्ने हो भनेर। तपाईँहरूको यति धेरै मायाले म त त्यो बिरामीको बिछ्यौनाबाट पनि उठेर आइदिएँ। अनि अर्को प्रश्न, प्रेममा के चिज हुन्छ निरजी जसका कारण बदलिन्छ होला मान्छे? प्रेम भन्ने एउटा हाम्रो भन्दाखेरि यो हुन्छ जीवनमा चाहिँ प्रेम भन्ने एउटा फरक पाटो हो। त्यो प्रेम हुनु त अब केटीसँगको प्रेम अनि सबैसँग प्रेम त गरि नै राख्छौँ, त्यसमा पनि अब एउटा मेल फिमेल भन्ने एउटा विपरीत लिङ्गप्रतिको प्रेममा चाहिँ पऱ्यो भने मान्छे पक्कै पनि बदलिन्छ। त्यो एउटा यथार्थ जीवनभन्दा फरक कुरा हो। सरी, प्रेममा पऱ्यो भने बदलिन्छ भन्नुभयो, तर चुरो चाहिँ के कारणले बदलिन्छ होला भनेर सोध्न खोजेको मैले। ए त्यो चाहिँ अब यस्तो मान्छे हुन्छ नि, एउटा जस्तै गाडी चलिराखेको हुन्छ, एक्कासी त्यहाँ बढायो भने त्यहाँ घटायो भने त्यसको चाहिँ स्पिड बढायो या घटायो भने चाहिँ यात्रुहरू उत्तिन्छन्। त्यस्तै हो, मान्छेको मन पनि बदलाव हुन्छ, त्यहाँ फरक वातावरणमा पुगेको हुन्छ कि मान्छे। प्रेम भनेको एउटा फरक हो नि, फरक कुरा हो नि। कस्तो राम्रो उदाहरण, उदाहरण सहितको परिभाषा निकै राम्रो हुन्छ कि है? हजुर एकदमै, उदाहरणको परिभाषा त अब त्यस्तो तथ्य फरक हुँदैन, त्यही भएर चाहिँ के भन्छन् उदाहरण दिनै पर्ने हुन्छ। एकदम मिठो सुनिन्छ पनि। तपाईँले उठाउनु भएको थियो नि प्रेम त अरू अरू पनि हुन्छ भनेर, र म जोड्न चाहिहालेँ, हामी कार्यक्रममा चाहिँ पुरुष र महिला बिचकै प्रेमको कुरा गरिरहेका हुन्छौँ। तपाईँ मार्फत मैले सबैलाई भनेको है, तपाईँले त बुझ्नु भएको छ। कोही पहिलोपटक कार्यक्रम सुनिरहनु भएको भए फेरि हामी चाहिँ पुरुष र महिला बिचको प्रेमको आधारमा कुरा गरिरहन्छौँ। हामी पुरुष र महिला बिचकै प्रेमलाई चाहिँ बढी प्राथमिकता दिने गर्छौँ होइन यो कार्यक्रममा। तर पनि म त प्रेमलाई के भन्छु भने एउटा पुरुष र महिला बिचको प्रेम मात्र होइन, जस्तै एउटा शिक्षित मान्छेले पानीमा विद्युत पनि देख्छ, माछा पनि देख्छ, तर अशिक्षित मान्छेले चाहिँ माछा मात्रै देखेको हुन्छ कि। एकदम एकदम मान्छेले यदि मिठोसँग भनिदिनु भयो, तपाईँसँग कुरा गर्न थाल्यो भने म त सुनेको सुनै हुन्छ जस्तो लाग्छ। मैले यहाँनिर रोकेँ ल तपाईँलाई है। हजुर हुन्छ, तपाईँको मुक्तक राख्नुहोस् अब। हजुर म मुक्तक सुरु गर्छु, भर्खरै लेखेको छु, अब कस्तो भएको छ मिलाएर सुनिदिनु होला है। हुन्छ हुन्छ। या त मेरो आँसुको मूल्य तिरेर जाऊ तिमी, नत्र यो जलेको छाती तिरेर जाऊ तिमी। या त मेरो आँसुको मूल्य तिरेर जाऊ तिमी, नत्र यो जलेको छाती तिरेर जाऊ तिमी। सम्मानित गर्ने मन छ तिमीलाई यही उपाधिले, सम्मानित गर्ने मन छ तिमीलाई यही उपाधिले। जाऊ धोकेबाजको बिल्ला तिरेर जाऊ तिमी, या त मेरो आँसुको मूल्य तिरेर जाऊ तिमी, नत्र यो जलेको छाती तिरेर जाऊ तिमी। आँसुको मूल्य त निरज तिर्न कहाँ सकिन्छ र, आँसुको मूल्य त नीरज तिर्न कहाँ सकिन्छ र पहिले जस्तै अहिले छाती चिर्न कहाँ सकिन्छ र आँसुको मूल्य त नीरज तिर्न कहाँ सकिन्छ र पहिले जस्तै अहिले छाती चिर्न कहाँ सकिन्छ र दिनेले दिए भन्दैमा लिनेले लिँदैनन् होला दिनेले दिए भन्दैमा लिनेले लिँदैनन् होला त्यो धोकेबाजको उपाधि भेट्न कहाँ सकिन्छ र त्यो धोकेबाजको उपाधि भेट्न कहाँ सकिन्छ र नमस्कार छुट्टिए कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ तपाईँ देशभरिका 90 भन्दा धेरै रेडियोहरूबाट एकैसाथ प्रसारण भइरहेको छ प्रेममा के चिज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे केही साथीहरूले राख्नुभएको विचार थियो भट्टराई सुषमा यही विषयमा भन्नुहुन्छ प्रेममा एउटा शक्ति हुन्छ त्यही शक्तिले गर्दा मानिसलाई परिवर्तन गराइदिन्छ र यो पनि हो कि आफूले प्रेम गर्ने मान्छेलाई जुन कुरा मनपर्छ मान्छे त्यस्तै बन्ने कोसिस गर्छ जसले गर्दा उसको बानीमा परिवर्तन आउँछ भनेर सुमन स्याङ्बो भन्नुहुन्छ प्रेममा एक अनौठो शक्ति हुन्छ जसको कारण मान्छे बदलिन्छ मलाई लाग्छ त्यो शक्तिको नाम संसारमा कसैले पत्ता लगाएको छैन भनेर लालबहादुर कठायतको विचार छ प्रेममा एउटा अदृश्य शक्ति हुन्छ जसको कारण मानिस चिन्ता गर्ने अवस्थाबाट चिन्तन गर्ने अवस्थामा पुग्छ र मानिसमा आमूल परिवर्तन आउँछ अनि गलत मानिस पनि सही बाटो अपनाउँछ होला भनेर निकै महत्त्वपूर्ण कुरा उठाउनु भएको छ चिन्ता गर्ने अवस्थाबाट चिन्तन गर्ने अवस्थामा पुग्छ भनेर धेरै भिन्नता छ यो दुईटा शब्दमा चिन्ता र चिन्तन भन्ने शब्दमा अमित ठाकुर भन्नुहुन्छ जब प्रेम हुन्छ हृदय तन मनमा प्रेमी वा प्रेमिका बसेका हुन्छन् कोही पनि मान्छे आफ्नो तन मनको कुरा मात्र सुन्छ त्यसैले पनि होला भनेर लेख्नु भएको छ तपाईँ कतिलाई लागिरहेको होला यो विचारहरू कहाँबाट साभर गरियो भनेर बहकिनी मनको फेसबुक पेजमा जब यो प्रश्न सार्वजनिक गरियो केही घन्टा अघि त्यसपछि विचार राखे त्यहीँ पोस्ट गर्नुभएका साथीहरूको केही लिएर आएको छु मैले हेरौँ कति पढ्न भ्याइन्छ साताको छ उत्कृष्ट मुक्तक पनि छन् म पहिलो यहाँनिर वाचन गर्छु जगत जीएम दमाचौर 4 सल्यानका मित्रको मुक्तक हो यो औषधि उपचार बेसरी गरियो धामी र झाँक्री अनेक थरी गरियो औषधि उपचार बेसरी गरियो धामी र झाँक्री अनेक थरी गरियो तिम्रो याद मेटाउन सकिँदै सकिएन याद बोक्ने मुटु पनि सर्जरी गरियो याद बोक्ने मुटु पनि सर्जरी गरियो कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो हजुर दाइ नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर एकबाट रमेश धर्मर थापा हजुर ए रमेशजी रमेशजी प्रेममा के चिज हुन्छ होला जसका कारण बदलिन्छ होला मान्छे अब त्यो चाहिँ पुराना विगतका क्षणहरू सम्झेर भन्नुपर्छ हिजो आज भन्दा मलाई तपाईँको फोन नै कट्यो के भन्दै हुनुहुन्थ्यो प्रेममा के चिज हुन्छ होला जसका कारण बदलिन्छ होला मान्छे यो प्रेममा भएको चिजले बदल्ने भन्ने कुरा गर्दा यो अलि सतही मात्रै हेरेर पनि हुँदैन बदलिने भन्ने कुरा दुई तरिकाले पनि हुनसक्छ केही सकारात्मक ढङ्गले बदलिन सक्छ केही नकारात्मक ढङ्गले बदलिन सक्छ यो विषयमा केही साथीहरूको प्रतिक्रिया प्राप्त भएको थियो जो जसको अभिप्राय चाहिँ प्रेमले गर्दा गलत बाटोमा पनि त लान सकिन्छ भनेर म ती विचारहरू लिन्छु सुप्रभा जीएमले लेख्नु भएको थियो प्रेममा विश्वास हुन्छ जब विश्वास गरिन्छ अनि आफ्नो बनाउने सपना देखेर बानी परिवर्तन गर्छन् वा नराम्रो बानी त्याग्छन् तर त्यो विश्वास टुट्यो भने नराम्रो बाटोतिर लाग्छन् मान्छेहरू भनेर डिपी पौडेले लेख्नु भएको थियो खै हजुर मलाई त्यसको एन्सर थाहा भएन तर म पनि एउटा त्यस्तै इक्जाम्पल हो जुन मान्छे पढ्ने मन नगर्ने थिए त्यसैले कसै को मायाले आज चितवन टप बनाएको छ उनको नाम खोल्न चाहिन मासमा तर आइएम अलवेज मिसिङ हर भनेर लेख्नु भएको छ उपासना बन्धु खड्का भन्नुहुन्छ प्रेम जिन्दगी जिउने आधार हो यसले रुवाउने हँसाउने बिगार्ने भत्काउने सपार्ने सबै गर्ने शक्ति हुन्छ भनेर विष्णु गैरी लेख्नुहुन्छ यसले सोझो मान्छेलाई अपराधी पनि बनाउँछ अनि कुलतमा पनि फसाउँछ यसमा दुइटै शक्ति छ भनेर नवीन प्रधान भन्नुहुन्छ प्रेम त्यस्तो चिज हो जो शैतवले प्रयोग गरेमा अचुक औषधि हो तर कुनै बेला त्यस्तो घातक बनेर आउँछ प्रेम विष पनि बन्न सक्छ भन्नुभएको छ लक्ष्मी खतिवडाले भन्नुभएको छ प्रेमले सही मान्छेलाई गलत पनि बनाउँछ कोमल मनलाई पत्थर पनि बनाउँछ भनेर म यी साथीहरूको विचार र यस्तै विचार राख्नुहुने साथीहरूको भावनालाई कदर गर्दै यति मात्रै भन्छु कि त्यो चाहिँ प्रेमको प्रयोग कसरी गरिन्छ भन्नेमा निर्भर हुन्छ होला सायद त्यसले गलत पनि बनाउँछ मान्छेलाई भन्ने चाहिँ अज्ञानीहरू त चन्दनको रुखलाई पनि चिरेर आगो बालेर ताबिदिन सक्छन् यस्तालाई सुहाउँदो नेपाली उखान छ एउटा माल भएर पनि चाल नभएको भन्ने प्रेमको गलत प्रयोग गर्नेहरू पनि यस्तै त हुन् फेरि संसारका जति पनि मान्छेहरू संसारमा मरिरहेका छन् तीमध्ये अधिकांश चाहिँ ओछ्यानमै मरेका छन्। याद गर्नुहोस् है, चाहे अस्पतालमा होस् चाहे घरमा होस्, ओछ्यानमै मरेका छन्। तर यसो भन्दैमा हामीले ओछ्यानमा सुत्न नै छाडिदिनु त भएन नि, होइन र? सायद बुझ्नुभयो होला मेरो आशय, मैले के भन्न खोजेँ भनेर। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए, सुशील रोल्पाबाट है। प्रेममा के चिज हुन्छ होला, प्रेममा जसका कारण बदलिन्छ होला मान्छे? प्रेममा चाहिँ जस्तो समुद्रको पानी चाहिँ बाफ बनाएर माथि लगिदिने, अनि चाहिँ त्यही बाफलाई बरफको ढिक्का बनाएर तल तल जमिनमा खसालिदिने, अनि चाहिँ त्यही बरफको ढिक्कालाई फेरि पानीकै रूपमा पगालिदिने, त्यो ताप शक्ति जस्तै मान्छेलाई पनि सज्जन बनाए, सज्जनलाई हराम बनाइदिने, हरामलाई सज्जन बनाइदिने, त्यस्तो ताप शक्ति चाहिँ हुन्छ होला जस्तो लाग्छ। कति मिठोसँग भन्नुभयो तपाईँले, त्यो पानीको बाफ बनाउनै त्यही बरफको ढेका पनि भनिरहँदा सायद कक्षा तिनतिर हुनुपर्छ हामीले पढेको पानी शीर्षकको त्यो म त्यही पानाहरूमा मेरो यतिखेर म सम्झिरहेको थिएँ, आँखा त्यतै पुगिरहेको थियो। तपाईँको मुक्तको सुरु गर्नु सुशील। अब एकैछिन त खुसी हुन्छु, जदा भौ तारिन्छु बहकाउने महावीर, देख्न पाऊ भगवान उहाँको तस्बिर, एकैछिन त खुसी हुन्छु, जदा भौ तारिन्छु बहकाउने महावीर, घर ठेगाना अनि उमेर के था सोमबार राति आउने पाहुनाको, घर ठेगाना अनि उमेर के था सोमबार राति आउने पाहुनाको, अर्को हप्तासम्म हुन्छु म न्याउली झैँ तिरवीर, अर्को हप्तासम्म हुन्छु म न्याउली झैँ तिरवीर। जब हरेकसँग पीर सधैँ हुन्छ, जब हरेकसँग पीर सधैँ हुन्छ, तब हातमा उसको एउटा तस्बिर सधैँ हुन्छ, जब हरेकसँग पीर सधैँ हुन्छ, तब हातमा उसको एउटा तस्बिर सधैँ हुन्छ, सबै कुरा त जान्न किन दुःख गर्नुहुन्छ, सबै कुरा त जान्न किन दुःख गर्नुहुन्छ, तपाईँलाई बहक बहकाउने महावीर सधैँ हुन्छ, तपाईँलाई बहकाउने महावीर सधैँ हुन्छ। नमस्कार, यही छुट्टियौँ। आँखामा सपना झिलमिल नहुँदो हो त, नहुँदो हो त यो दुख्ने दिल, नहुँदो हो त आँखामा सपना झिलमिल नहुँदो हो त, नहुँदो हो त यो दुख्ने दिल, नहुँदो हो त यार मित्रहरू म पनि भुलिदिन्थे उस उनलाई, भुल्न यति मुस्किल नहुँदो हो त, भुल्न यति मुस्किल नहुँदो हो त। ऋतु प्रियसी लम्की कैलालीका मित्रको यो मुक्तक, अर्को पनि वाचन गर्छु म। प्रत्येक गल्ली अनि चोक बिग्रन्छ, मन बिग्रन्छ त सब थोक बिग्रन्छ, प्रत्येक गल्ली अनि चोक बिग्रन्छ, मन बिग्रन्छ त सब थोक बिग्रन्छ, बेरोजगारीले आवारा जन्माइराखोस्, एक दिन सारा लोक बिग्रन्छ, एक दिन सारा लोक बिग्रिन्छ। हरिकिशोर स्याङ्जा जगदी किनारका साथीको यो मुक्तक मैले वाचन गरेँ। म बहकिनीमन प्रसारण हुने केही रेडियोहरूको नाम सरसर त्यतिखेर लिइहाल्छु, छिट्टोभन्दा छिटो कुनै रेडियोहरूको नाम छुट्यो भने कृपया स्टुडियोमा बस्नुहुने साथीहरूले, प्राविधिक साथीहरूले फेसबुक पेजमा जानकारी गराउनुहोला। काठमाडौँमा रेडियो उपत्यका र रेडियो बागमतीबाट तपाईँ यो कार्यक्रम सुन्नुहुन्छ। काठमाडौँमै रहेको रेडियो हिमालय.com जुन विदेशमा बढी सुन्नुहुन्छ तपाईँहरूले, त्यहाँबाट पनि कार्यक्रम प्रसारण हुन्छ। नुवाकोटमा रेडियो नुवाकोट, धादिङमा रेडियो बिहानी, रेडियो राजमार्ग र रेडियो कृषि, चितवनमा रेडियो माडी, रेडियो ध्रुवतारा र रेडियो अर्पण, मकवानपुरमा रेडियो मकवानपुर, रेडियो निकास, रेडियो पालुङ, रेडियो शक्ति, नवलपरासीमा रेडियो परासी, रूपन्देहीमा रेडियो जागरण, रेडियो देवदह, रेडियो छिमेकी, सोलुखुम्बुमा शिखर एफएम र दुधकोशी एफएम, कैलालीमा रेडियो डौना बेबरी, फुलबारी एफएम, टिकापुर एफएम, कोसेली एफएम, प्युठानमा रेडियो मान्डवी र रेडियो प्युठान, बाँकेमा रेडियो कृष्णसार, रेडियो प्रतिबोध, सर्लाहीमा रेडियो एकता र रेडियो मुक्तेश्वरबाट, यसैगरी दाङमा रेडियो गणतन्त्र, रेडियो प्रकृति एफएम, रेडियो झरना एफएम, रेडियो नयाँ युग, रेडियो हाम्रो पहुँच, रेडियो आपुरे, रेडियो देवखुरी, धनगढ़ीमा रेडियो सुदूर सन्देश, पाल्पामा रेडियो रामपुर, पश्चिमाञ्चल एफएम, रेडियो मुक्तिनाथ, कञ्चनपुरमा रेडियो महाकाली, रुकुमा रेडियो सानी भेरी र रेडियो उत्तरगंगा, रोल्पामा रेडियो रोल्पा, डोटीमा रेडियो त्रिवेणी, अछाममा रेडियो रामारूसन र रेडियो अछाम, सुर्खेतमा रेडियो सुर्खेत एफएम, बुलबुले एफएम, जागरण एफएम र रेडियो भेरी, कपिलवस्तुमा रेडियो समानता, भोइस एफएम, रेडियो परिवर्तन, रेडियो मायादेवी, बर्दियामा रेडियो गुरुबाबा र रेडियो बबई, संखुवासभामा खाँदबारी एफएम, सल्यानमा रेडियो शारदा, रेडियो कपुरकोट, रामेछापमा हजुरको रेडियो, उदयपुरमा रेडियो उदयपुर र रेडियो त्रियुगा, महोत्तरीमा रेडियो सुनगाभारा, रेडियो दर्पण, अर्घाखाँचीमा रेडियो अर्घाखाँची, रेडियो देउराली, रेडियो सूर्योदय, कास्कीमा रेडियो लेखनाथ, गुल्मीमा रेडियो पुष्पाञ्जली र रेडियो स्काई, गोर्खामा रेडियो मनोकामना, बैतडीमा रेडियो सौगात, रेडियो निङ्लासैनी, डडेलधुरामा रेडियो अमरगढी, ओखलढुङ्गामा आफ्नो एफएम, सिन्धुलीमा रेडियो सिन्धुलीगढी र रेडियो सिद्धबाबा, धनगढीमा रेडियो सुदूर सन्देश, जाजरकोटमा रेडियो खलङ्गा, पर्सामा गढीमा एफएम, रौतहटमा रेडियो गुञ्जन, दार्चुलामा रेडियो दार्चुला, पाँचथरमा रेडियो सुम हातलुङ, बागलुङमा रेडियो परिवर्तन, इलाममा रेडियो नेपालवाणी र स्याङ्जामा कालीगण्डकी एफएम, यी मलाई जानकारी आएका रेडियोहरूको नाम हो। थाकेकै हुनुहुन्छ फोन सम्पर्कमा। हेलो, हजुर नमस्कार। मलाई रेडियोमा नछुनुहोस् ल, पछाडि रेडियोको आवाज अलिक ढिलो आउँछ, फोनमै कुरा गरौँ हामी। कहाँबाट को बोल्दै हुनुहुन्छ? हिराजी, प्रेममा के चिज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे? प्रेममा भन्दाखेरि एउटा छ नि गाना, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, झुल्किन्छ छाया वस्तु अनुसार, जस्तो मान्छे जस्तो मान्छेको सोचाइ हुन्छ त्यसरी नै बदलिन्छ भनेर भन्छ। सोचाइलाई प्रभाव पार्न सक्छ प्रेमले है? हजुर हजुर। तपाईँको पनि मुक्तक सुरु गर्नुहोस् अब। ल हुन्छ, म सुरु गर्छु है। हुन्छ। न त यता न त उता काँडे तारको बारो जिन्दगी, न त यता न त उता काँडे तारको बारो जिन्दगी, सोच्यो भने सफलै छ नत्र भने हारो जिन्दगी, धेरै बलियो बनाउनु सक्यो भने एउटा ठुलै दरबार हो जिन्दगी, न त यता न त उता काँडे तारको बारो जिन्दगी। त्यस्तो भनेको जस्तो त्यस्तो तार कसरी भयो, भनेको जस्तो त्यस्तो तार कसरी भयो, जिन्दगी तपाईँलाई सधैँ भार कसरी भयो, भनेको जस्तो त्यस्तो तार कसरी भयो, जिन्दगी तपाईँलाई सधैँ भार कसरी भयो, मान्छेहरूले जसरी बुझ्छन् त्यस्तै भइदिन्छ जीवन, मान्छेहरूले जसरी बुझ्छन् त्यस्तै भइदिन्छ जीवन, तपाईँलाई भने उदेक लाग्दो संसार कसरी भयो, तपाईँलाई भने उदेक लाग्दो संसार कसरी भयो। जवाब दिएँ, कहिले काहीँ चाहिँ अलिक मजा आउँदैन है, फोनमा हुनुहुने साथी गइसक्नु भएपछि, हुन त फोनमा एकजना हुनुहुन्छ, कार्यक्रम सुन्ने चाहिँ हजारौँ हुनुहुन्छ, भए पनि जसलाई साक्षी राखेर रा सुनाउन खोजिएको हो उहाँ हुँदा चाहिँ अलि बढी त्यो सार्थकता जस्तो लाग्छ होला। प्रेममा के चिज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे, कार्यक्रम बहकिनी मन सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो माडी चितवनको उत्पादन हो। कार्यक्रम प्रसारण हुन्छ काठमाडौँबाट सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियोबाट। म छु यो सिसा वारिपट्टि महावीर विश्वकर्मा, पारिपट्टि हुनुहुन्छ उषा केसी। प्रेममा के चिज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे, यो विषयमा कुरा गरिरहेका छौँ। 01-5260-682 यो नम्बर खुला गरेका छौँ। बोहरा उदय भन्नुहुन्छ, जसरी फूल फुलेर समयअनुसार झर्छ त्यसै गरी माया परेका व्यक्तिहरू, मायामा परेका व्यक्तिहरू समयअनुसार बदलिने गर्छन् भनेर भन्नुभएको छ। कैलाली हाल भारतमा हुनुहुँदो रहेछ। बहकिने मन लोपचन भन्नुहुन्छ, नाम नै बहकिने मन राख्नु भएको छ अगाडि। प्रेम एउटा पृथक शक्ति हो जसले गर्दा जति टाढा भए पनि सँगै छ जस्तो लाग्छ अनि जिन्दगी जिउन पनि प्रेमले नै सिकाउँछ भनेर। गौरव रायमाझी भन्नुहुन्छ, प्रेममा एउटा यस्तो अनौठो शक्ति हुन्छ कि जो गलत बाटोबाट हिँड्दै गरेको मान्छे पनि राम्रो बाटो अपनाउँछ, किनकि प्रेमी वा प्रेमिका जब एक अर्काबीच माया बस्छ तब ऊ आफ्नो मायाको लागि राम्रो भन्दा राम्रो बनेर देखाउन चाहन्छ, कारण उसको नराम्रो बानीले मायामा निकै भयानक असर पार्छ, किनकि माया गर्ने व्यक्तिले कहिले पनि चाहँ कि उसको मान्छे दुखी बनोस् भनेर। यसै गरी सन्तोष ओली लेख्नुहुन्छ, प्रेममा विश्वास हुन्छ, प्रेममा माया हुन्छ, प्रेममा खुसी हुन्छ, प्रेममा भरोसा हुन्छ, यसरी मान्छे परिवर्तन हुन्छ भनेर। यहाँ अर्को प्राप्त भएको छ सिमरन कुमारको, प्रेममा देख्नै नसकिने शक्ति हुन्छ जसले बाँच्न पनि र मर्न पनि सिकाउँछ भनेर लेख्नु भएको छ। साँच्चै तिम्रो र जुनको श्रृङ्गारमा भिन्नता छैन जस्तो आकाश र नदीको अनुहारमा भिन्नता छैन, साँच्चै तिम्रो र जुनको श्रृङ्गारमा भिन्नता छैन जस्तो आकाश र नदीको अनुहारमा भिन्नता छैन, उसले गुलाब दियो होला मैले मुटु दिएको छु, तिमी यति सजिलै भन्छौ कि प्यारमा भिन्नता छैन, तिमी यति सजिलै भन्छौ कि प्यारमा भिन्नता छैन। शिशिर सुरेश अछामका मित्रको यो मुक्तक साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत मैले भाषण गरेँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा अन्तिम साथी? हेलो हजुर, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म रुकुमको सिन्धी भन्ने, सिन्धीदेखि हस्तवीर विशेष बियोगी भन्ने मान्छे। ए, बियोगीजी रुकुमबाट आउनुभयो है? हजुर। बियोगीजी, प्रेममा के हुन्छ जसका कारण बदलिन्छ होला मान्छे? प्रेममा खासमा मलाई लाग्दाखेरि म एउटा अदृश्य शक्ति नै हुन्छ कि जस्तो लाग्छ खा त्यो, ताकि नामै पत्ता नलागेको नामै नभएको जस्तो खाले सजिलो पनि भयो भन्नलाई पनि, तर वास्तविकता त्यही त्यही हो जस्तो पनि है। हजुर हजुर ल तपाईँको मुक्तक सुरु गर्नुहोस्। हजुर ल, यो जिन्दगी अनि जिन्दगानी उस्तै भएर होला, यो जिन्दगी अनि जिन्दगानी उस्तै भएर होला, तिम्रो अनि मेरो कहानी उस्तै भएर होला, यो जिन्दगी अनि जिन्दगानी उस्तै भएर होला, तिम्रो अनि मेरो कहानी उस्तै भएर होला, हो सपनामा पनि परिवर्तन देख्छु तिमीलाई अचेल, हो हो सपनामा पनि परिवर्तन देख्छु तिमीलाई अचेल, मेरा आँसुले भिजेको सिरानी उस्तै भएर होला, यो जिन्दगी अनि जिन्दगानी उस्तै भएर होला। साँच्चै तपाईँको जिन्दगानी के भएर, साँच्चै तपाईँको जिन्दगानी के भएर, हिजो राम्रै थियो आज कहानी के भएर, साँच्चै तपाईँको जिन्दगानी के भयो र हिजो राम्रै थियो आज कहानी के भयो र, उनको मन परिवर्तन भएको सुनाउनु भयो, उनको मन परिवर्तन भएको सुनाउनु भयो, त्यो राम्रो थियो आनी बानी के भयो र, त्यो राम्रो थियो आनी बानी के भयो र। नमस्कार, सुटिन्छु। आज यहाँ रमिता छ हेर्न आउनु होला, रावणसँग सीता छ हेर्न आउनु होला, आज यहाँ रमिता छ हेर्न आउनु होला, रावणसँग सीता छ हेर्न आउनु होला, मूर्ति चोरी खुलेआम बिक्री गर्छ जो, उसकै हातमा गीता छ हेर्न आउनु होला, उसकै हातमा गीता छ हेर्न आउनु होला। शेषकान्त अर्याल सुनवल नवलपरासीका मित्रको यो मुक्तक। यसै गरी अन्तिम मुक्तक छ साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत नरेन्द्र जीएम तुलसीपुर दाङका मित्रको यो मुक्तक हो। हुन्न हुन्न भन्दा भन्दै प्यार हुन्छ हेरिराख्नु, मलाई हेर्ने तिम्रो नजर सुधार हुन्छ हेरिराख्नु, हुन्न हुन्न भन्दा भन्दै प्यार हुन्छ हेरिराख्नु, मलाई हेर्ने तिम्रो नजर सुधार हुन्छ हेरिराख्नु, आज तिमी ढुङ्गाको मन बनाएर बसे पनि भोलि मेरै नजिक आउन हतार हुन्छौ हेरिराख्नु, भोलि मेरै नजिक आउन हतार हुन्छौ हेरिराख्नु। नरेन्द्र जीएम तुलसीपुर दाङका मित्रको यो मुक्तक सँगै साताको छ उत्कृष्ट मुक्तको क्रम यही सकिएको छ। बहकिनी मनको फेसबुक पेज जसलाई 71,000 भन्दा धेरै साथीहरूले लाइक गरिसक्नु भएको छ, 71,400 भन्दा बढी अघि एकछिन अगाडि मैले हेर्दाखेरि पाएको थिएँ। फेसबुकमा गएर तपाईँले सर्च अप्सनमा बहकिने मन BAHAKINEMAN बहकिने मन टाइप गर्नुहोला। यही नामका अरू एकाउन्टहरू पनि फेसबुकका पेजहरू आउनेछन्, ती अरू चाहिँ फेक हुन् है, ती चाहिँ कार्यक्रमको आधिकारिक पेज होइनन्, कसले चलाइरहेका छन् भन्ने पनि मलाई थाहा छैन, तर कार्यक्रमको आधिकारिक फेसबुक पेज चाहिँ 71,000 भन्दा धेरै साथीहरूले लाइक गरिसक्नु भएको छ। यो पेज लाइक गर्नुहोला र त्यो पेजमा हामी हरेक हप्ताको लागि एउटा स्ट्याटस राख्ने गर्छौँ कि साताको मुक्तकको लागि यो यति गतेको कार्यक्रमको लागि यहाँ मुक्तक पोस्ट गर्नुहोला भनेर, त्यहाँ प्राप्त भएका मुक्तकहरू मध्येबाट 6 मुक्तक कार्यक्रममा सुनाउनको लागि साताको 6 उत्कृष्ट मुक्तक भनेर लिएर आउने गर्छौँ। कार्यक्रमको अन्तमा छौँ। अब चाहिँ प्रेममा के चिज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे, ल साथीले लिइसक्नु भएछ एकजना साथी, म उहाँको फोन लिइहाल्छु, धेरै ढिलो गर्दिनँ। हेलो हजुर दिदी, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? म खोटाङको फेदीबाट सुमन स्याङबो डक्टिन हराएको मान्छे। सुमनजी, प्रेममा के चिज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे? प्रेममा जस्तै एउटा अनौठो शक्ति हुन्छ है, जसको कारण बदलिन्छ मान्छे भनौँ न, जस्तै होइन कसै कसैको प्रेममा जस्तै आफ्नो प्रेमिकाको सोचै नै फाल्टो हुन्छ होइन, त्यो जस्तै उनीहरूको मन मिल्नको लागि पनि उनीहरू बदलिन्छ भनौँ न। ल तपाईँको मुक्तक सुरु गर्नुहोस् ल, मैले जवाफ दिन भ्याउँदिन, एकदम अन्तमा छु, सुरु गरिहाल्नुहोस्। ओके हुन्छ, म सुरु गर्छु है त। हेर सानो पाप लिपिरहेछ ढाँटेर नजाऊ, हेर सानो पाप लिपिरहेछ ढाँटेर नजाऊ, सिउनै नमिल्ने गरी यो मन फाटेर नजाऊ, सक्छौ मार मलाई मार्न पनि राजी छु म, सक्छौ मार मलाई मर्न पनि राजी छु म, घाइते पारी आधा मुटु काटेर नजाऊ, हेर सानो पापी विरोध छ ढाँटेर नजाऊ। हस् धन्यवाद, छुट्टिन्छौ। कार्यक्रमको अन्तमा छौँ, अब चाहिँ छुट्टिनुपर्छ। यति जसले कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबैलाई धन्यवाद, फोनमा आउनुहुने, फोन जति सम्पर्क गर्दाखेरि पनि नलाग्ने, कार्यक्रम पहिलोपटक सुन्ने, कार्यक्रम सुनेर बस्नुहुने, घरदेशमा सुन्नुहुने, परदेशमा सुन्नुहुने, रेडियोको प्राविधिक कक्षमा बसेर कार्यक्रम बहकिने मन जोड्नुहुने प्राविधिक मित्रहरूप्रति आभारी छु। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनुहुने आत्मीय मित्र उषा केसीप्रति कृतज्ञता व्यक्त गर्दछु। कार्यक्रमबाट छुट्टिनुपर्ने हुन्छ। यो मौसम फेरिँदो छ, रुगा लाग्ने मौसम छ, अलि न्यानो न्यानो कपडा लगाएर बस्नु होला, आफ्नो नानी बाबुहरूलाई पनि न्यानो न्यानो कपडा लगाइदिनु होला। छुट्टिन्छु म महावीर विश्वकर्मा पनि। प्रेममा के चिज हुन्छ जसका कारण बदलिन्छ होला मान्छे, यो विषयमा आफ्नो विचार राख्दै अर्को श्रृङ्खलासम्मको लागि म पनि ओझेल पर्छु। अब साँच्चै पानीमा पनि आगो बल्न सक्छ, बढेमाको पर्खाल पनि छिनमै ढल्न सक्छ। साँच्चै पानीमा पनि आगो बल्न सक्छ, बढेमाको पर्खाल पनि छिनमै ढल्न सक्छ। यो प्रेम भन्ने चिज नै यस्तै हुन्छ भन्छन्, यो प्रेम भन्ने चिज नै यस्तै हुन्छ भन्छन्। साँच्चै पानीमा पनि आगो बल्न सक्छ, बढेमाको पर्खाल पनि छिनमै ढल्न सक्छ। यो प्रेम भन्ने चिज नै यस्तै हुन्छ भन्छन्। घडीको सुईले पनि आफ्नो दिशा बदल्न सक्छ, घडीको सुईले पनि आफ्नो दिशा बदल्न सक्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। तिम्रो हात समाई आट बटुल्छु, तिम्रो काँधमा दुःख भुलाउँछु। तिम्रो हात समाई आट बटुल्छु, तिम्रो काँधमा दुःख भुलाउँछु। मेरो प्यारो, मेरो प्यारो, मेरो प्यारो, मेरो प्यारो, आफ्नो मान्छे साथै हुँदा म काँडाको बाटो पनि हिँड्नेछु, म काँडाको बाटो पनि हिँड्नेछु। तिम्रो हातमा आट बटुल्छु। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।